تل مر ماتی گوی تین من تھا ہم زائی جات بقت میں پھیر بہ تو مر جس مان کلا سین وشو بیٹھ اور کن بات جو شلی جات جو سین میں گاڑی کھا دے لے یہ تو ہت وا تانے اپن کھڑ کھتل پکڑ بیری جا بھیڑی ہے پرانگن میں اگو جو شی جو تھی کہ مکل کھلے ر کلو کی تے با کھا تو ما جو جی پلا گو جو جاگو اور بھائی جات کی دوڑ لگا اپن مکل سنی بھابر بلا لین جات جس کو ہتا بقت میں جا کے با نیب کلا سین کن سے مکھالے بلی مگر دن بار اور سو جالے جوشی آجو اور کلوا مکن خالے بھولی کیا ہو اور یہ مارا تھا مخالے بھولی جا تو گنگنا تو بولی کو ہمر یاد چھٹی کو ڈریا سے میں کانڈی کھا دے لے سنو میری یار بات ہر گنگنا تو کرشن یاد جھلر کی میں چوت لاکھ بیٹ میں جاتی ماتا پلا رہا بابو بھبیز نکم کی میں کھا لے گنگنا تو یا چارو پر نوار نو ہر گنگنا تو ڈوٹی بکالی میں تیر جن بھو جاتا دن جو سکی میرو رو بابو کی جاتا ہے بخد میں بھن خواہ میں یہ بھانا جو شانو ہر گنگنا مرلی میں گھور دی سیر گنگنا تو ہسیا پر مکن خالے ہلا نا تھا جو अपन नमन चलवण चाहे अगिल के बाल गोपाल के दूध परिवार के गोट गाय के पन गाय के मालिक से परमात्मा देवतर मैं बाप का नौ निशान मनो मधुर गादो दुलभ निहुण चाहन मालिक से पूजी देवत से न्यूति ठाकुर से मालिक अंगना तो खबरदार मालिक मनो बैराग ने लिन दिलो उदाहर लिन खबरदार मालिक से परमात्मा मालिका हमर काल और भनार दे के बरी हम जो सूर्य जान दूध छिट गिनु तो हम उनको दिनु मालिक से परमात्मा तेर शक्ति जो मालिक से परमात्मा इष्टा नो जो नो भोग आल तेर स्विच करे जल निज करे जल मालिक से परमात्मा इष्टा दे आपन खबरदार मालिक से परमात्मा दयालु कल्याण सिंह ईश्वर खाबे कजाओ खोलो पर मालिक से परमात्मा दयालु नाची देव ने उन बाजी देव मालिक से परमात्मा इष्टा दे आपन दिशन तेर सुन बोलिए कल्याणो हर बिटो मालिक से परमात्मा इष्टा जब तक मालिक मालिक से परमात्मा यो शौकार बात तो शौकार मालिक से परमात्मा मालिका भाई ने भेड़ रहे हलसिंह जातु रहे मालिक से परमात्मा मालिक से मालिक कलवा ईश्वर मामू सुधर मालिक देवी रघु मालिक से परमात्मा दे आपन जीते सत्य को अवतार मालिक से परमात्मा मालिक ईश्वर मालिक से परमात्मा सौकार मन बात पर मालिक से परमात्मा दयालु तक शक्ति हो तो आप ही ले लो हम कुछ तक दिनी हम कोई ना तो दिनी मालिका हम दिनी जो होना रोज तुम्हारा धाम पूजा बच्चा ठीक छु मालिका ईश्वर भलबो तो आशपुर करी जाल मालिक से दल मनो मधुर गादो दुलब ने हो जाल मालिक से परमात्मा यो ये खोलना पड़ो लो हर जगी ये या पराणो हर गंगना तो गुरु खाई में मकाले बोलिए खापे ऐ क्या का जावा मालिक से परमात्मा दया दानी संत ज्ञान से रंगदार क्वाट में रंग भर जोन मालिक से परमात्मा नारद पुत्रे नरग डूबी रही मालिक से परमात्मा इष्टा पाप नरक डूबी रही जब लग अब तो सा तू लगी माशा नरक को बस रे यो तुमर अवतार के लगरो ना हम मालिक से परमात्मा अगर मालिक हम ही से जानना मालिक हम तक है क्या मालिक से परमात्मा मालिक से रघु मालिक से परमात्मा मालिक से परमात्मा तू जान मालिका मालिक से परमात्मा गोठा बैठ مالک سے پرماتما اس کا مالک سے ہم تو ٹکے ہوئے کہ سچنے منا مالک سے پرماتما دیالو تو ہم ان کو ڈرونا سونے جا کو تو ڈرونا بھاگ کو ہکیلا پھر بتا جا ٹکے ہوئے نہیں ڈرنا کچھ تو گرو دھونی جگ رہے نلا گرو نے دھونی جگ رہے مالک سے پرماتما تیس کو نام دیوتا نو نام دیپ دے مالک آپ مین بتا رہا مشال کچھ تو پہلے آپ نام بتا مشالا نام کے لیے لینس جو تو آئے تو بتا پہلی کچھ تو اب نام بتا بتا مالک سے دیو ناچک نہیں ہو باجی ہوں دیو جو باجی لو مانگ لگا بیر تھا خان لوج بیر کیسے خان پوچھ بیر خان دیو دیو میں باپ کا نوگ نشان مالک سے پرماتما دیا دانی چند تو کو سا اپنا نام بتا جا بھلی میں پھر مالک سے پرماتما دیا لو وہ داجی وہ بھینسیا کلیان سنگھ ہو گئی یہ میں لے جالا باپ ٹھیک ہو مالک آئے بند بادی ہو مالک سے دیا میں مالک سے پرماتما گھر گھر مائی گھر گھر باپ بابا جو دے بھا جو بھکشا دیتا ویگلو بھلو جو نہیں دے ویگلو بھلو جو میں دیو ضرور بتا دیکھ کہ یار کلنکاری دیو بتا ٹھیک ہے مالک کہ یہ بتا سنائے کپور بتا رہا ہوں مالک ہے ایشور کے لیے ٹھیک بتا بار کنیا بوٹ میں چھکونگلے بتا ہلا عمل دخل جو مالک سے پرماتما دے آلو تب وہ بیچارے لے رہے ہیں کلیان سنگھ تہ بال ہوں مالک کلو تلے سو یہ کلو الے سو الگ الگ دیکھا تم Yeah. ओ चल पला।